चलिए अब इन्हीं आयात की थोड़ी सी लफ्जी वजाहत देखते हैं। पहले अस्मा देखेंगे। आज के सबक में आने वाले महीद, इसका मानी होता है बहना। हा वाव द्वाद, इसका रूट है हौद। हौज उर्दू में पानी जमा होने की चीज को कहते हैं ना, जैसे पूल, स्विमिंग पूल। तो हा या द्वाद भी इसका रूट हो सकता है, हा हमजा द्वाद भी हो सकता है। हरूफ इल्लत होने की वजह से ये बदलते रहते हैं। महीद से यहां ज़र्फ़ ज़मान के तौर पे देखें तो हैज़ के दिन मुराद होंगे, और अगर इसको बजाते खुद एक नफ्स से हैज़ के मानों में भी लिया जा सकता है, यानी महीद हैज़ के दिन या हैज़ की जगह, जहां से हैज़ का खून आता है वो भी मुराद है, और वो दिन भी मुराद है जो पीरियड्स के दिन होते हैं। अरबी में कहते हैं हाज़ सईल, पानी का बहना, यानी इसमें फ्लोइंग की तरफ इशारा है, ब्लीड्स की ब्लीडिंग की तरफ। आगे देखिए अदन, गंदगी, ईजा, जरर, बीमारी। हर वो जरर जो जी रूह की रूह को या जिस्म को पहुंचे, हाँ वो जरर दुनियावी हो या उखरवी। मुलाकू, उससे मिलने वाले। लाम काफ या से इसम फाइल है, जमा मुजक्कर। अत्तवाबीन, बहुत तौबा करने वाला। तवाब की ये जमा है, यानी तौबा करने वाले, एग्जेजरेशन है इसमें। आगे देखिए अल मुतातहिरीन, पाक साफ रहने वाले। अल मुतातहिर की जमा है। मैं उम्मीद करती हूँ कि जब आपको अस्मा और अफाल अलग लिखाए जाते हैं तो इससे भी आपके जहन में एक सहूलत आती होगी कि क्या चीज़ फेल है और क्या इसमें। अगर इकट्ठी हम बात करें तो ये फ़र्क इंसान कभी कभी मालूम नहीं करता, और नतीजा क्या होता है कि तर्जमे में गलती करता है। यानी अल मुतातहिरीन को अगर हम ये कहें कि पाक साफ रहना, नहीं, ये फाइल है, फेल नहीं, फाइल है। चलिए बहरहाल आगे देखते हैं। अन्ना, जहां से और जब के मानों में। ज़र्फ़े ज़मान हो तो मानी क्या होगा, जब चाहो, और ज़र्फ़े मकान हो अगर तो मुराद क्या होगा, जहां से चाहो। आगे देखते हैं उर्दतन, रुकावट, माने, आड़ के मानों में। ऐन रा द्वाद, इसका रूट है। उर्दा कहते हैं उस चीज को जो रास्ते की चौड़ाई में पड़ी हो और लोगों की आमदोरफ्त में रुकावट हो। और मुझे ये बोलते हुए भी ऐसे एहसास हो रहा है कि जैसे किसी सड़क के बीच में कोई दरख्त गिर जाए, और चौड़ाई में गिर गया ना, अरज चौड़ाई को भी तो कहते हैं ना, तो रुकावट हो आने की जाने में। ऐमानिकुम, कस्में तुम्हारी। या मीम नून से यमीन की ये जमा है। कसम को यमीन, ऐमान ये क्यों कहते हैं, तो अरब लोग, एक उनका दस्तूर क्या था कि जब कसम खाते तो हाथ मिलाते, दायां हाथ मिलाते, दाएं हाथ से शेक हैंड जैसे आज होता है, तो उसी वजह से फिर इसमें दाएं हाथ की बात आती है कस्मों में। बाज लोग ईमान और ऐमान में फर्क नहीं कर पाते, तो बाज दफा उलझते हैं कि समझ नहीं आती कि कस्मों को दाएं हाथ से क्या निस्बत है। फिर आगे देखते हैं लग्व, बेफायदा, बेकार चीज। लाम गैन वाव से जो चीज दर्जाए एतबार से साकित हो, लग्व कहलाती है। कलाम भी हो सकता है और कोई और चीज भी। यहां चूंकि यमीन के लिए, कसम के लिए लग्व आया, तो यमीने लग उस चीज को कहते हैं جس میں کوئی قصد اور عقد نہیں ہوتا، یعنی ارادہ بھی نہیں ہوتا اور اس کو پورا کرنے کی کوئی نیت بھی نہیں ہوتی. آگے دیکھتے ہیں تربص، انتظار، توقف. را با سواد اس کا روٹ ہے، اسم مصدر ہے. یہ لفظ کافی آئے گا ان دو تین اگلے رکوع میں بھی. مطلقات، طلاق یافتہ عورتیں. توئے لام قاف سے، مطلقات کی جمع ہے یہ، اسم مفعول، جمع مؤنث. قرو، ان قرو کے لفظ میں دو معنی لکھیں گے آپ، طہر اور حیض. قاف را حمزہ اس کا روٹ ہے، یعنی وہ کیفیت جو دو حیض کے بیچ کی ہوتی ہے، جب انسان پاک ہوتا ہے اس کے اوپر بھی اس کا اطلاق ہوتا ہے. قرو کا اطلاق ایک پیریڈ سے دوسرے پیریڈ کے بیچ کا جو وقت ہے اس پہ بھی ہوتا ہے، اور پیریڈ کے جو خاص دن ہوتے ہیں اس پہ بھی اسی کا لفظ آتا ہے. یعنی اللہ تعالیٰ نے یہ جو لفظ یہاں استعمال کیا ہے، یہ واقعی بہت ہی اپنے اندر وسعت رکھتا ہے، جو انشاءاللہ تعالیٰ ہم تفسیر میں دیکھیں گے. ارحام، رحم کی جمع، را ح میم. عورت کے پیٹ کا وہ حصہ جس میں بچہ پیدا ہوتا ہے، یوٹرس. بعولتہن، ان کے شوہر. با عین لام سے، بالن کی جمع ہے. اب بال نہ کہیں، بال. ایک لفظ کبھی سنے آپ نے، بڑی سمپل اردو میں لوگ کہتے ہیں بال بچوں کا کیا حال ہے، کبھی سمجھ نہیں آیا تھا یہ بال کون سے ہوتے ہیں. وہاں یہی بال ہوتا ہے، شوہر اور بچوں کا کیا حال ہے. تو آج آپ کو یہ فائدہ ہوا، سر کے بال نہیں بلکہ بال. اور جو آئین صحیح پرناؤنس نہیں کرتے پھر وہ بال کو بال ہی بنائیں گے. احقو، زیادہ حقدار. ردی ہننا، ان کے پھیرنے کو. را دواد دال اس کا روٹ ہے، مضاف اور مضاف علیہ ہے یہ. چلیے اب افعال کو دیکھتے ہیں، وربس کو اس لیسن کے. اے تزیلو، تم سب الگ رہو. عین ز لام، عزل. باپ ہے افتعال. اے تزالن اس کا مصدر ہے. فعل امر، جمع مذکر حاضر. یطہرنا، وہ سب پاک ہوتی ہیں. توئے ہارا سے، باب نصرہ سے بھی ہے اور کرومہ سے بھی ہے. اس کے مصدر بھی دو ہیں، طہارتن اور طہرن. فعل مدارے ہے، جمع مؤنث غائب. قدیمو، تم پہلے بھیج دو. قاف دال میم سے، تفعیلن باپ ہے، تقدیمن مصدر ہے. ایک لفظ آپ عموماً سنتے ہوں گے، تقدیم و تاخیر، کسی چیز کا وقت سے آگے جانا تقدیم اور وقت سے پیچھے رہنا تاخیر، تو یہ وہی لفظ ہے. فعل امر ہے یہ، جمع مذکر حاضر. تبرو، تم نیکی کرتے ہو یا کرو گے. با را را اس کا روٹ ہے، بر. سمع اباب، برن اس کا مصدر ہے. فعل مدارے، جمع مذکر حاضر. یولونا، یولونا، وہ سب قسم کھاتے ہیں. باب افعال ہے اس کا، ایلا ان اس کا مصدر ہے. فعل مدارے، جمع مذکر غائب. ایلا کسے کہتے؟ جو مرد اپنی بیوی سے تعلق قائم نہ رکھنے کی قسم کھا لے، اسے شریعت میں ایلا کہتے ہیں. یعنی شوہر قسم کھا کے بیوی سے جنسی تعلق قائم رکھنے کی قسم کھائے، اس کو ایلا کہتے ہیں. آگے دیکھیے، فا او، لپٹ جانا، کسی چیز کی طرف لوٹنا، फा या हमजा इसका रूट है। दरबा बाप है, फी उन मस्तर है, फेले माजी जमा मुजक्कर गायब। लुगत में फी किसको कहते हैं? किसी चीज के उस हालत की तरफ रुजू करने को जिसमें वो पहले थी। यहाँ तलाक देने के बाद रुजू करने की तरफ इशारा है इसमें। अजमू, वो सब अजम करें। ऐन ज़ामीम दौराबा बाप है, अजमुन मस्तर है, फेले माजी जमा मुजक्कर गायब। अरादू, वो सब इरादा करें। रा वाव दाल से रौद, इरादतुन और फेले माजी जमा मुजक्कर गायब। चलिए हरूफ में से आज के लफ्ज़ अन, मेन, एन, कद, इसी तरह के लफ्ज़ हैं। कोई नया लफ्ज़ नहीं है।